www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واتبع سبيل من أناب إلي. صدق الله العظيم. مختصر سی آیت کی میں نے تلاوت کی ہے، لیکن اس میں اللہ تعالیٰ نے بہت اہم چیز کا امر فرمایا ہے، وہ کہ بنیادی تعلیم دی ہے اللہ رب العزت نے اپنے بندوں کو. فرماتے ہیں واتبع سبیل من اناب الیہ، اتنی جامع بات ہے. واتبع سبیل من اناب، جو ہماری طرح متوجہ ہے ان کے راستے کی آپ اتباع کیجیے. اس سے بڑھ کر کے مختصر الفاظ میں صحبت کی فضیلت اور اہمیت کو بیان نہیں کیا جا سکتا. ہمارے حضرت بادشاہ رسول اللہ صاحب نے جب شاعر کی تلاوت کی مجلس میں، تو حضرت مولانا محمد میاں فاروقی تھے موجود، تو انہوں نے آ کے کہا کہ صحبت کی فضیلت میں میں نے کبھی آیت نہیں سنی تھی. جامع ادھر کے فارغ تھے تمام، انہوں نے بڑی قدر کی، تو اس وقت مجھے یاد آ گئی، میں نے پڑھ دیا ہے. واتبع سبیل من اناب الیہ، کتنا جامع ہے. جو میری طرح جو لوگ متوجہ ہیں ان کے راستے کی آپ اتباع کیجیے. نبی صلی اللہ علیہ وسلم کو بول رہا ہے، معمولی بات نہیں. دوسری جگہ خود حضور اقدس صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ ارشاد فرماتے ہیں واصبر نفسك مع الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه. واصبر نفسك مع الذين، اپنے نفس کو آپ باندھے رہیے. صبر کسی کہتے ہیں کہ کسی مشقت والی چیز پر جمے رہنا، یہ صبر ہے. جب کوئی بلا آتی ہے تو مصیبت دشوار ہوتا ہے، اس کا جب کرنا، اس کو برداشت کر لینا، یہی صبر ہے. آتا ہے حدیثوں میں کہ ایک عورت تھی، وہ رو رہی تھی. حضور اکبر صلی اللہ علیہ وسلم کے زمانے کی بات ہے، ماولا مچائی ہوئی تھی، شور کر رہی تھی. حضور اکبر صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ان سے کہ صبر کرو، ہے مسعود، صبر کرو. تو انہوں نے کہا کہ ان پر یہ مصیبت پڑی ہوتی تب ہم جانتے، وہ جانتی نہیں کہ حضور صلی اللہ علیہ وسلم ہے. تو حضور نے انہیں کہا کہ صبر کرو، تم عملہ کر رہی ہو. اسی لیے ان پر یہ مصیبت پڑتی تب یہ سمجھتے. کسی نے کہا کہ ارے یہ تو حضور اقدس صلی اللہ علیہ وسلم ہے، تو تھی مسلمان، مومنہ تھی، بےتاب ہو گئی، دوڑی ہو گئی، یا رسول اللہ مجھے نہیں معلوم تھا، میں نہیں پہچان دی تھی آپ کو، یہ میرا آپ معاف فرمائیے. تو نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا الصبر عند الصدمۃ الاولى. تعلیم کو نہیں چھوڑا حضور صلی اللہ علیہ وسلم نے، الصبر عند الصدمۃ الاولى. اب تو تم کو صبر ہو جائے گا جب کوئی مصیبت آئے، برداشت کرنا، صبر کرنا، یہ مومن کا کام ہے. مومن ہمارے حضرت مہابراغہ صاحب کا بہت ساتھ رہا ہے. فرماتے تھے جب کوئی مصیبت آئے تو بجائے ڈاکٹر بیماری تو بجائے کسی ڈاکٹر طرح نظر جانے کے یا کچہری کی طرف جانے کے، مثال جو بھی مصیبت جس ڈنگ کی ہو، تو اس کے دفاع کے لیے دنیاوی کسی سبب اختیار کرنے کے پہلے پہلے اللہ کی طرف توجہ ہونی چاہیے. بہت خاص بات فرماتے تھے. مومن میں اور غیر مومن میں یہ فرق ہے. مومن کی نگاہ اللہ کی طرف جاتی ہے، اللہ کی طرف سے مصیبت آئی ہے، ہم کو انہیں سے اس کے دفع کا سوال کرنا چاہیے. مومن آج یہ سبق ہم سب لوگوں کو پڑھنے کا، और बरतने का है, ये हमारे बुजुर्गों की तालीमात है। पहली बात, अस्सब्र इंद सदमतिल उला, मोमिन को बेताब नहीं होना चाहिए, उसको भी अल्लाह की तरफ से समझ करके अल्लाह ही तरफ रुजू होना चाहिए। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। फरमाते हैं कि ये इस उम्मत को ये कलमा दिया गया है मुसीबत को पढ़ने के लिए। ये उम्मत की खुसूसियत है कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन दिया गया। कहते हैं अगर पहले ही कलमा रहता तो यूसुफ अलैहिस्सलाम के गुम होने की जब खबर आई थी तो याकूब अलैहिस्सलाम या असफा न कहते, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ते। मालूम है कि उस उम्मत में ये कलमा नहीं आया था। इन्ना लिल्लाहि व इन्ना, कितना जामिल, कितना सब्र, सब्र का बिल्कुल तालीम देने वाला, सब्र बुहाने वाला ये कलमा है। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, हम अल्लाह के लिए हैं, अल्लाह की तरफ रुजू होना है। फिर मवाजा कर सकते, काश कि हम लोगों की बातें समझ में आए थी। जो हद से हम तजावुज कर जाते हैं उसमें एतजाज पाए जाते हैं। हमारे बुजुर्गाने दीन ऐसे ही थे, सब्र शुक्र ये तमाम चीजें बुजुर्गों की खुसूसियात में से, हमारे अकाबी की खुसूसियात में से कुछ अल्लाह ताला हुक्म दे रहे हैं। वस्बिर नफ्सक माल लदीन यदऊन रब, वस्बिर नफ्सक, सब्र पर मैंने तालीम दिया कि सब्र से बहुत वास्ता हम लोग को इस वक्त है, सब्र ही सब्र करना है हमको, सब्र ही सब्र करना है हमको, सरापा सब्र हो जाना है हमने, दीन के बारे में भी, दुनिया के बारे में भी, औलाद के बारे में भी, इज्जत के बारे में भी, सरवत के बारे में, सब्र ही सब्र है। इस वक्त बहुत मौका है सब्र करने का, सब्र का आला मकाम हासिल करने का हमको मौका है। इस जगह पर अल्लाह ताला से दुआ भी करनी चाहिए, अल्लाह ताला हमको सब्र की तौफीक दे, नेमतों से नवाजे। और सब्र इस बारे का न कहे जो हमको बलाया आए तो हम सब्र करें, नहीं ये बात नहीं है। कभी बलाया को, मुसीबतों को मांगो नहीं। ये किसने लिखा, माँ अब्दुल फरज मानी लिखा है कि किसी नबी या किसी दरमियान ये कहता जाता है ताकि स्वामी ना हो। हजरत बाबा अब्दुल हई फरंगी मानी लिखा है कि किसी नबी या किसी वली ने आफियत के गैर का सवाल नहीं किया है, सब ने आफियत का सवाल किया है। हाँ अगर कोई मुसीबत आई तो सब्र किया है, किसी बाबा फरंगी मानी आफियत का सवाल करो, देखा अगर कोई मुसीबत आ जाए सब्र करो, अल्लाह की तरफ से उसको समझ करके सब्र करो। अल्लाह ताला हम सबको तौफीक दे, हर किस्म के सब्र और उसके आजमाइशें हैं, हमको सब्र से, सब्र के दामन ही को पकड़ना है। वस्बिर नफ्सक माल लदीन यदऊन रब्बहुम बिलगदाति वल अशी, आप सब्र कीजिए। अगरचे आप हुजरे मुबारक में हैं, आपको बाहर निकलना मुश्किल है, आपके अल्लाह ताला से राज नियाज की बातें हो रही हैं, लेकिन अल्लाह ताला ही फरमा रहे हैं कि अभी हुजरे से निकलिए। मस्जिद नबवी में बह फटे पुराने कपड़े पहने हुए लोग जमा हैं, बिलाल भी हैं, फला हैं, फला हैं, आप उनके साथ जाकर बैठिए। लिखा है कि इससे बढ़ करके सोहबत की फजीलत में कोई आयत नहीं हो सकती। नबी को हुक्म हो रहा है कि जाकिरीन के साथ आप जाके बैठिए। वो जाकिरीन कौन है, हजरत बिलाल है, एक कपड़ा है, दूसरा कपड़ा भी नहीं है, तीसरा कपड़ा नहीं है, खस्ता हाल है। ये नहीं कि अमीरों के जाके खाली बैठी है, इन गरीबों के पास जिनके पास पूरे तन को ढांगने के लिए भी कपड़ा नहीं, उनके पास जाइए। भाई उनके पास खूबी क्या है, वो अल्लाह को याद कर रहा है। इस जमाने में जो अल्लाह को याद करता है सबसे ज्यादा बेखूबी वाला वही आदमी समझा जाता है। लेकिन अल्लाह अपने अफजलुर रसूल अफजलुर इबाद को भेजा किन पर, इन नादारों के पास। वस्बिर नफ्स का, आपका नफ्स जो है जाहिर है कि हुजरे मुबारक से निकलने में शक होगा आपको, उन फटे पुराने लोगों के साथ बैठे में कुछ आर भी हो सकता है, लेकिन नहीं, हमारा हुक्म जाइए। आप नबी को हुक्म हो रहा है उम्मतियों के सोहबत में बैठने का, सोहबत की फजीलत मालूम हुई कि नहीं, इससे सोहबत की कितनी बड़ी फजीलत मालूम हुई है कि नबी को भी हुक्म हो रहा है कि आप उन जाकिरीन के साथ जाके बैठिए। व وصف نفس کا مال لگے صبر کیجیے, آپ کو دشوار ضرور ہوگا, کوئی مشقت ضرور ہوگی. گزرے میں جو راحت ہے, راز و نیا کی باتیں اللہ رب العزت سے ہو رہی ہیں, ان بیچاروں کے پاس بیٹھنے سے کیا ملے گا, لیکن وہ بھی تو اللہ کو یاد کر رہا ہے, ان کی تسلی کون کرے گا, ان کو ڈھارس کون بنائے گا. وہ بھی کر سکتے ہیں کہ اگر ابو بکر صدیق کے پاس بیٹھے تو ہم غریبوں کے پاس بھی حضور صلی اللہ علیہ وسلم بیٹھے ہیں. اللہ تعالیٰ وسب نفس کمال نبی ہے, یا نون رب رضا سے بلا شیر یوں بن جائے, جو اللہ کی رضا چاہتے ہیں وہ بہت بڑے ہیں. آپ بھی ان کی صحبت میں جا کے بیٹھے, معلوم ہوا کہ صبر بہت بڑی چیز ہے. اللہ تعالیٰ ہم سب کو توفیق دے اس کی. وسب نفس کمال نبی ہے, یا نون رب رضا سے بلا شیر. آج یہ وقت جو ہے صبر ہی کا وقت ہے. زبان سے جو کہہ رہے ہو سوچ سمجھ کے بولو, سوچ سمجھ کے لکھو, سوچ سمجھ کے رہو. اس بنا پر ان چیزوں کی بہت زیادہ ضرورت ہے. ہمارے بزرگان دین نے صبر کیا ہے, شکر کیا ہے, دین کو مضبوطی سے وہ پکڑے رہے ہیں. اللہ تعالیٰ نے فرمایا وَتَّبِعْ سَبِيلَ مَنْ أَنَابَ إِلَيَّ, جو ہماری طرف رجوع ہیں ان کے راستے کو اختیار کیجیے. انہیں میں سے میرے دوستوں سلف صالحین میں سے ہمارے حضرت حسن رضی اللہ تعالیٰ سے, حضرت حسین بھی ہیں, ان کو آپ کو دیکھنا ہے انہوں نے کیا طریقہ اختیار کیا, بہت سی تعلیمات دی, وہ کس اخلاق کے کتنے پائے گئے تھے. آج میں اسی کو سناؤں گا کہ ان حضرات کا کیا رویہ تھا. واقعہ جو ہوا واقعہ ایسا ہے کہ اگر دن پہ پڑتا تو رات رات, لیکن سب برداشت کیا. حضرت حسن حسن نے برداشت کیا, حضرت حسین نے برداشت کیا, لیکن تعلیمات ان کی کیا تھی, ان تعلیمات کو پیش نظر رکھنا ہم سب لوگوں کے لیے ضروری ہے. حضرت حسن رضی اللہ تعالیٰ کی تعلیمات سنیے, کیا ان کی تعلیمات ہے. آپ اپنے بیٹوں اور بھتیجوں سے فرمایا کرتے تھے کہ علم حاصل کرو. حسن فرما رہے ہیں آپ اپنے بیٹوں اور بھتیجوں سے فرمایا کرتے تھے جو علم حاصل کرو, اگر اس کو زبانی یاد نہ رہ سکو تو اس کو لکھ کر اپنے گھر میں رکھ لیا کرو. لکھنے کا آگے نہیں لکھے, اس زمانے میں لکھنے کا رواج تھا تب تو کہا ہم لوگ سمجھتے ہیں کہ اس زمانے میں لکھنا پڑھنا چاہیے. فرماتے ہیں حضرت حسن فرمانے ہیں ہماری حکمت, کہتے ہیں آپ اپنے بیٹوں اور بھتیجوں سے فرمایا کرتے تھے کہ علم حاصل کرو, اور اگر اس کو زبانی یاد نہ رہ سکو تو اس کو لکھ کر اپنے گھر میں رکھ لیا کرو. العلم صید والکتابۃ قید, بہت مشہور ہے نا, علم کیا ہے, شکار ہے, اور جب اس کو لکھ لو گے تو گویا کہ شکار کو پنجرے میں بند کر دیا تم نے. العلم صید, علم شکار ہے, اب لکھنے کا رواج نہیں ہے. تھوڑا تھوڑا جو لکھا کرتا ہوں کتنی بڑی کاپیاں ہوگی نا, لکھنے کا, لکھنا بہت مفید ہے. کوئی چیز ہے نوٹ کر لیا, ہماری بیاض ہے 200-300 صفحے کی ہو گئی ہے, صرف کبھی کبھی لکھتے اتنا ہو گئی. فرماتے ہیں بہت عمدہ بات ہے, اس سے کتابت کی کس قدر منفعت معلوم ہوئی, اور جب آپ کو زہر پلایا گیا. اب چھوڑیے, یہ تو علم کی طرف ترغیب, اب ذرا صبر کو دیکھیے. یہ علم کی ترغیب اپنے بیٹوں کو اپنے بھتیجوں کو, اب صبر والا بات ہے. اخلاق کیا تھے, علم یہ تھا اور عمل یہ تھا. جب آپ کو زہر پلایا گیا, کتنے نالائق لوگ, ایسے لوگوں کو زہر بھی پلایا, تلواریں بھی ان پر چلائی, جگر گوشے رسول جنت کے پھول ہیں یہ حضرات, یہ ان پر بھی امتیں تلواریں بھی چلائی ہیں اور زہر بھی پلایا. افسوس کی بات ہے کہ نہیں, جتنا بھی رویا جائے کم ہے, رونے کا مقام ہے. فرماتے ہیں جب آپ کو زہر پلایا گیا تو آپ کا جگر ٹکڑے ٹکڑے ہو گیا. حضرت حسن, حضرت حسین کا جو واقعہ ہے یہ بھی معمولی واقعہ ہے, حضرت حسن کو بہت سلح پن آدمی تھے. خود حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میرا نوازا ایسا ہے اس سے دو جماعتوں میں سلح ہوگی, ہے جی. اتنے بڑے سلح پن تھے. حضرت حسین کو تو کہتے ہیں حضرت حسن تھے, ان کو کیوں زہر پلایا, نہ کو نہیں. اگر حسین حضرت حسین کو شہادت حضرت مانے کہ وہ گئے مانے کیا کہہ لو کہتے ہیں انہوں نے کیا کیا تھا ظالم لوگ ہیں جگر گوشے رسول کے ساتھ بھی انسانیت کا معاملہ نہیں کیا اور کیا معاملہ کرتا. جب آپ کو زہر پلایا گیا تو آپ کا جگر ٹکڑے ٹکڑے ہو گیا تھا. اس لیے آپ نے فرمایا زہر تو کئی مرتبہ پلایا جا چکا ہوں مگر اس مرتبہ کی طرح نہیں تھا, بہت سخت تھا. یہ ہماری کتاب ہے اقوال سلف, یہ بھی ٹکڑے ٹکڑے لکھ لکھ کر کے 11 جلدوں میں ہو گئی نہیں, 45 سال میں ہوئی ہے. انہوں نے 46 لکھ دیا, 45 لکھ دیا, 45-46 سال سے ایک ٹکڑے ٹکڑے لکھتے لکھتے 11 جلد ہو گئی نا, لوگوں کو معلوم نہیں ہوگا, اس وجہ سے بتلا رہا ہوں. اللہ کا شکر ہے زندگی اس میں صرف کیا اس کے لکھنے میں, اللہ تعالیٰ اس کو قبول فرمایا. ایسی بزرگوں کا لکھا میں نے آخر تک. آپ نے فرمایا زہر تو کئی مرتبہ پلا چکا, ایک مرتبہ نہیں کئی مرتبہ, مگر اس مرتبہ کی طرح ٹکڑے ٹکڑے ہو گئے. جگر کس کا جگر؟ نبی صلی اللہ علیہ وسلم کا جگر ٹکڑے ٹکڑے ہو گیا. اور حضرت حسین نے آپ سے دریافت کیا, یہ اخلاق دیکھو, یہی میں نے کہا وہ تبھی سبیل منانا نہیں, یہ ہمارے سلف ہیں. حضرت حسین رضی اللہ تعالیٰ عنہ نے آپ سے دریافت کیا کہ بھائی یان آخر کس کے متعلق ہم گمان کریں کہ اس نے یہ حرکت آپ کے ساتھ کی؟ جتنا دردناک ہے اس سے حضرت حسین پوچھ رہے ہیں بھائی کس نے یہ کیا آپ کے ساتھ, بتلائیے کچھ. تو فرمایا یہ کیوں پوچھ رہے ہو, بھائی سے کہا کیوں پوچھ رہے ہو؟ تو کہا اس لیے کہ ہم اس کو قتل کر دیں. تو فرمایا کہ اگر وہ شخص وہی ہے جس کے متعلق ہم کو خیال ہے تو اللہ کی پکڑ بہت سخت ہے, اللہ پکڑے گا تم کو, پکڑنے کی کیا ضرورت ہے, اللہ کا حضور مراقبہ اللہ تعالیٰ کا, یہ ہے کہ نہیں ہم لوگوں کے لیے عبرت کے لیے. اسے پہلے کیوں قتل کرو گے؟ اگر اسی نے کیا ہے تو اللہ کی سزا سے بڑھ گیا, تو اللہ کی پکڑ بہت سخت ہے اور وہ نہایت دردناک عذاب دینے والا ہے, دے گا. تم کیوں اس کے پیچھے پڑے ہو؟ بھائی سے کہا, چھوٹے بھائی سے, اور اگر وہ نہیں ہے تو میں نہیں چاہتا کہ میری وجہ سے کوئی بے گناہ آدمی قتل کیا جائے. یہ اخلاق قابل اتباع ہے. فرمایا میں نے لکھا سبحان اللہ, یہ تھا آپ کا حلم و تقویٰ جو ہم سب کے لیے قابل اتباع و اطاعت ہے, اللہ تعالیٰ ہم سب کو توفیق دے. متب سبیل من انا بیلی, اس کی مثال دے رہا ہوں, یہ حضرات وہ ہیں جن کی اتباع ہم کو کرنا ہے, ان کی اتباع میں فائدہ ہے. فرماتے تھے کہ ضرورت کا پورا نہ ہونا اس سے کہیں بہتر ہے اس کے لیے کسی نااہل کی طرح رجوع کیا جائے. کوئی ضرورت پڑی اب وہ پوری نہیں ہو رہی ہے جب تک کہ کسی نااہل کی طرح رجوع نہ کرے, نالائق کی طرف, کہا اس کو مر کہو, ضرورت کو ہمیں ٹال دو, نااہل سے نہ کہو. میں نے کہا سبحان اللہ, اس میں کیسی غیرت کی بات ہے. ایک شخص نے آپ سے کہا مجھ کو موت سے بہت ڈر معلوم ہوتا ہے. کس سے؟ حضرت حسن رضی اللہ تعالیٰ. یہ سننا سنا ضروری ہے کہ نہیں مولانا؟ نہیں سنتے سناتے. یہ مجھے سبق ملا ہے افریقہ سے, ہمارے ایک مرید ہیں مولوی فاروق صاحب, آتے رہتے ہیں بہت, 2-4 سال پہلے کی بات ہے کہ انہوں نے کہا کہ مولانا مجھے سمجھ میں نہیں آتا تھا کہ آشیرواد کیا بیان کروں, یہی آپ کی کتاب یہی سنا دیا. تو مجھے کہا, میں نے کہا کہ میری کتاب رہبری تم کر رہے ہو, میں بھی سناؤں گا, چنانچہ ہر طرح سناتا ہوں کئی کئی بھی اس کو. مجھے نہیں معلوم تھا کہ میں نے ایسا لکھا کہ اس میں سنایا جا سکے. آج بھی یاد آیا, آج بھی ان کا فون آیا تھا. ایک شخص نے آپ سے کہا مجھ کو موت سے بہت ڈر رہا ہوتا ہے. فرمایا یہ اس لیے کہ تم اپنا مال پیچھے چھوڑ دیا. مال تم نے پیچھے چھوڑا رکھے ہو بینک وغیرہ میں, تو موت سے ڈراتا ہے تم کو کہ موت آ جائے گی تو سب چھوٹ جائے گا. مال کو آگے بھیج دو تو شوق ہو جائے گا, چلو آخر میں ملے گا, کہ نہیں عمدہ بات. یہ تو ہم کو بھی اب لکھا ہم نے, لیکن ہم کو یاد نہیں تھا. سمجھے بات؟ क्योंकि तुम माल छोड़ के जा रहे हो तो माल तुमको खींच रहा है पीछे, और माल को अल्लाह के रास्ते में खर्च कर दो है तो माल अपनी तरफ खींचेगा, आखिर में तुम सौ से जाओगे। ये नहीं होगा भाई, ये हजरत हजरत नहीं कर सकते थे। हुजूर सल्लल्लाहु अलैहि वसल्लम गोश है चक, गोश है जिगर, नहीं होगा बात बोलता। ये इसलिए कि तुमने अपने माल पीछे छोड़ा है, अगर उसको आगे भेज दिया होता उस तक पहुंचने के लिए खौफजदा होने के बजाय उम्मीदवार होते कि हम माल तो छोड़ आए हैं, हमारा माल हमको काम आएगा वहां पर। पहले बैंक में भेज दिया, लंदन भेज दिया, अमेरिका, तो कोई डरेगा जाने में वहां? कोई नहीं डरेगा, चलो भाई हमको तो वहां मिल ही जाएगा। और जब कोई नहीं होता, गवर्नमेंट नहीं जाने देती हम लोग को लंदन, नहीं जाने देती, क्यों? वहां का क्या खाइएगा, वहां से कोई भेजा नहीं। हम तो लगे कहने कि आपकी तनख्वाह तो 5,000 है, अब जा रहे हैं लंदन, ये क्या बात है? तो हमने कहा कि भाई क्या जाके वहां कीजिएगा खाइए। हमने कहा भाई वो लंदन वालों ने हमको बुलाया है, हमको खर्च दिया है बम्बई तक का, वरना हम तो इस लायक में नहीं थे कि बम्बई अपने किराए से आके, बस को हंस दिया अंग्रेज से, हंस दिया उसने। मैंने कहा हम तो इस लायक में नहीं थे कि हम बम्बई तक आते, उन्हीं लोगों ने लंदन के लोगों ने बम्बई का किराया भेजा है, वहां नहीं बम्बई तक का भी किराया उन्होंने भेजा है, तो हम बम्बई तक आए हैं, अगर वो न भेजते तो हम बम्बई तक भी नहीं आते। तो अंग्रेज भेज दिया, एक गुजराती औरत थी वो भेज दी, बस फौरन मुझे वीजा दे दिया, फौरन वीजा दे दिया। कहते हैं सुभान अल्लाह, कैसी हिकमत, कैसी हिकमत और मौजा की बात है, हसन की मौजा की बात ही नहीं। अब ये लोग हमारे सलफ नहीं हुए तो और कौन होंगे? शेख कवामुद्दीन ने फरमाए, शेख कवामुद्दीन फरमाते हैं कि मेयार इंकार बरसे शिरत, इस काम की बुनियाद तीन चीजों पर है, किताबुल्लाह व सुन्नत रसूलुल्लाह व सीरत सलफ, अल्लाह की किताब ये बुनियाद है। खुदा तक पहुंचने के लिए शाहराह कौन है? किताबुल्लाह, और उसकी तशरीह सुन्नत रसूलुल्लाह, और उसकी तशरीह सीरत सलफ, तीनों तरतीब से है। अल्लाह की किताब नहीं समझ में आए, सुन्नत रसूल को लो वो समझाएंगे, और उनकी बात में नहीं तो तुम्हारे अकाबी समझा, उलमा वरसतुल अंबिया, उलमा वरसतुल अंबिया नबी सल्लल्लाहु अलैहि वसल्लम के मनाशी को, उनके मकासिद को वही समझ सकते हैं। तमाम किताबें भरी पड़ी हुई हैं, सिर्फ किताब सुन्ना की तशरीह में तो किताबें, चाहे जामे अजहर का कुतुब खाना हो, चाहे कमुजमा का कुतुब खाना हो, वहां का यहाँ का, देखे एक आदमी लगे कहें इतनी किताब, मैंने कहा इससे ज्यादा किताबें तो वहाँ मौजूद है, वहाँ दूसरी जगह किताबें, इस सब किसकी शरह? किताब उल्लाह सुन्नत रसूलुल्लाह, कुरान शरीफ देख रहे हैं ना, कुरान शरीफ ही उसी की शरह पूरी दुनिया में फैली हुई है, खुदा का कलाम है। ला तनकदी अजायब हो, किताबुल्लाह वह है जिसके अजायब मुनकदी नहीं होंगे, कभी खत्म नहीं होने वाले, ये सीरत है। और फिर उसके बाद शरह किसने किया है? हमारे बुजुर्गों ने अमली अमली तशरीह किया है, अमली तशरीह हमारे मशाइख ने, अमली उलमा ने अमली तशरीह किया है, इल्मी तो किया ही, अपने अमल से देखना है। सुभान अल्लाह, कैसे फरमाते थे कि मकारी में अखलाक 10 है, कौन कह रहा है? हजरत हसन रजी अल्लाह ताला अन्हु, जबान की सच्चाई, अब जो हसन फरमा रहे हैं जिसके लिए रो रहे हो, पीट रहे हो, क्या कर रहे हो सीना, अरे ये तो लो, अगर उस पर अमल करोगे तो हसन के साथ तुम जन्नत में घूमोगे, नहीं तो हसन भी कह देंगे नालायक हमारी तालीमात पर तुमने अमल ही नहीं किया, आज जबानी खर्च कर रहे हो। जबान की सच्चाई, जंग के वक्त हमला की जंग, साहिल को देना, साहिल को देना खुजले खुल, नहीं जंग हो तो उसका हक अदा करना, ये मतलब है साहिल को देना, कोई साहिल आए उसको दे दो, साहिल का भी तुम पर हक है। जैसे मैं कोई बयान कर रहा था कि प्लेटफार्म पर कुछ साहिल आए, किस लोग बैठे हुए थे, सवाल करने लगे, कोई देता ही नहीं था उनको, और सुनाई जा रही थी कौन किताब, कि साहिल के सवाल को दो अदा करो, कहा क्या आप पढ़ रहे हैं, पढ़ रहे हैं कुछ अमल आपका बिल्कुल बरक्स है, किसी ने कहा दिया, प्लेटफार्म बता दिया, साहिल साहिल के हक मसाइल फलातल है वो मसाइल फलातल है, साहिल को न छिड़को, साहिल को न छिड़को, ये तालीमात नबवी है, بلکہ تعلیم الہی ہیں, تعلیم نبی نہیں بلکہ تعلیمات الہی. وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ, سائل کو نہ جھڑکیے. اس کا واقعہ ابھی وہ کتاب اسی میں ہے لکھا ہوا ہے. خود اقدس صلی اللہ علیہ وسلم کے پاس ایک بات کچھ آیا کھانے کے بعد, جیسے بھٹا ہوتا ہے اس قسم کی کوئی لے آیا. حضور اقدس صلی اللہ علیہ وسلم کے میں بھوکے تھے, حضور صلی اللہ علیہ وسلم دیا, حضور اقدس صلی اللہ علیہ وسلم نے چاہا کہ اس کو کھائیں, اتنے میں سائل آ گیا, کہا یا رسول اللہ میں بھوکا ہوں. حضور نے اس کو اٹھا کے وہی دے دیا اور جا کر کے اسے بیچ دیا کہیں جا کر کے. وہ صاحب جو دیکھ رہے تھے گئے پھر اس کو خرید کے لے آئے حضور صلی اللہ علیہ وسلم کا. جب دیکھا کہ پھر حضور کے پاس پہنچ گیا, پھر آیا کہا کہ یا رسول اللہ میں بھوکا ہوں. حضور نے اس کو دیا. کئی مرتبہ ایسا ہوا تو حضور نے جھڑک کے کہا کیسا برا سائل ہے جو بار بار آتا ہے. اس کی جگہ حدیث انہوں نے نقل کیا ہے, بس اسی وقت آئے جانے سائل فراز. کئی مرتبہ جب پریشان کر دیا اس نے حضور اکبر صلی اللہ علیہ وسلم کو, تو حضور صلی اللہ علیہ وسلم کی زبان سے اب سن لیں, ہم لوگ بھی سن لیں, عورتیں بھی سن لیں, مرد بھی سن لیں, یہ سب تعلیمات نبوی ہیں, تعلیمات الہی ہیں. اسی وقت آیت نازل ہوگی وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ. حضور نے صرف اتنا کہا کیسا سائل ہے, وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ. حضور کی کیسی تعلیم کی گئی مجھ سے, آپ کی تعلیم ایسی ہوئی, حضور کی کیسی تعلیم. ذالک تعلیم علمنی ربی فاسن تعلیمی وادبنی ربی فاسن تعلیمی. میں نے رب نے مجھے تعلیم کیا ہے, میری تعلیم اچھی ہو گئی. کوئی یہ تعلیم نہیں دے سکتا تھا کہ تین مرتبہ کے بعد سائل کو جھڑک دیا تو آیت نازل ہو جائے, کوئی کر سکتا تھا؟ یہ خدا ہی تعلیم ہے, خدا کی تعلیم. نبی کی تعلیم خدا کرتا ہے, صحابہ کی تعلیم تو نبی نے کیا ہے, اور نبی کی تعلیم کس نے کیا؟ تعلیم خدا نے. کئی مرتبہ کے بعد انہوں بار بار وہ آیا اور مانگنے لگا, حضور دے دیتے تھے. اتنے میں ایک بات کہہ دیا حضور نے کہ کیسا سائل ہے, بس آ جائیے. وہ مسائل فلا تنہر. آج ہم لوگ اپنے اخلاق کو درست کرتے ہیں؟ نہیں. سائل کو نہ جھڑکو, سائل کو نہ جھڑکو. ہمارے حضرت کے دو جماعت ہیں, اس میں بعض لوگ یہ کہتے ہیں کہ جو ہٹے کٹے لوگ ہیں ان کو نہ دو, وہی بیچارے یہی کہتے ہیں. دیکھیں ایک جماعت وہ ہے علامہ شارانی وغیرہ کی, کہ سوال چاہے گھوڑے پہ سوار ہو کر کے آئے, جب سوال کیا تھا سوال کا اس کا حق ہے, اس کو دو. ہمارے حضرت کی یہی رائے تھی, ماشاء اللہ سننا کرتی یہ رائے, ان کی یہ رائے ٹھیک ٹھاک خریدی زبردست. کوئی بھی آئے کیسے اچھا کپڑا پہن کے آئے, لباس پہ آئے, موٹر پہ آئے, لیکن جب اسے سوال کر دیا تو پھر سوال کا حق ہے اس کو دو. وہ مسائل پڑھاتا تھا. وہ فرماتے تھے دس ہے, سچائی, حسن سائل کو دینا, حسن خلق اچھے اخلاق, احسان کا بدلہ دینا, اگر تمہارے ساتھ کوئی اچھائی کرے تو اس کو بدلہ دو, صلہ رحمی کرنا, پڑوسی کی حفاظت کرنا, وہ حمایت کرنا, حقدار کی حق شناسی کرنا, یہ سب اخلاق ہیں. حقدار کوئی ہے تو اس کے حق ادا کرو, مہمان نوازی کرنا, اور ان میں سب سے بڑھ کر ہے شرم و حیا کرنا. شرم و حیا, ایسی بات نہ کرو جس سے تمہاری عزت پر آ جائے, جلت ہو. یہ شرم حیا کی بات جو ہے اس سے بعد وہ شرم حیا کر کے اس بات کو چھوڑو. یہ بیان کیا گیا ہے کہ حضرت حسن حسین صحرا کی طرف تشریف لے گئے, وہاں ایک بوڑھے کو وضو کرتے دیکھا. یہ بھی ہے, دونوں بھائی گئے, مگر وہ بوڑھا وضو اچھی طرح نہیں کر رہا تھا. ان دونوں حضرات نے باہم مشورہ کیا, یہ شخص بوڑھا ہے, ہم لوگ کیسے اسے کہیں کہ تم وضو ٹھیک نہیں کر رہے ہو. اب دیکھیں یہ ادب, بوڑھا آدمی اس کا ادب, وضو ٹھیک نہیں کر رہا تھا سنت کے مطابق, آپس میں رائے کیا کہ اگر ہم اسے کہیں گے تو بوڑھا آدمی اس کا ناگوار ہو جائے, بے عزبین ہو جائے, ہاں شاید اس کی وجہ سے ناراض ہو جائے. پر حضرت حسن حسین نے اس بات پہ اتفاق کیا کہ ہم لوگ اس کے پاس چلیں تاکہ اس سے وضو کا طریقہ سیکھیں. سکھائے نہیں, سیکھے. چنانچہ دونوں اس بوڑھے کے پاس گئے اور کہا کہ اے شیخ, ہماری طرح نظر کیجئے کہ ہم میں سے کون اچھا وضو کرتا ہے. اس کے بعد دونوں نے ان کے سامنے وضو کیا اور وہ شیخ دونوں کی طرف دیکھ رہا تھا. جب وضو کر چکے تھے تو بوڑھے نے کہا, تم دونوں اچھی طرح وضو کرتے ہو, میں ہی اچھی طرح وضو نہیں کر رہا تھا. یہ طریقہ ہے تعلیم و تربیت کا, سکھانے کا. یہ ये खुद उन्होंने कहा हम वजू करते हैं, आप देखिए अब मैंने तुम दोनों से वजू करना सीख लिया। सुभान अल्लाह, उदो अल्लाह सभी नरम यही मत है के मुताबिक कैसा उन्होंने किया। ये हजरत हसन रजी अल्लाह तआला का कहते हैं उनके मलफूजात हैं उनकी चीजें हैं। हजरत हुसैन के अखलाक भी सुना देता हूँ। आपके ज़ात गिरामी फ़ज़ाइल अखलाक की मजमूआ थी, मालूम आयो क्या कैसा भी कर देंगे गलती है। माँ हबी रहमान साहबी ने बाबा अमीर लिखा हुसैन नाम है, वालिद का नाम हजरत सैयदना अली इब्न अबी तालिब है, वालिदा का नाम सैयदा फातिमा ज़हरा है, वालदा का नाम उनके गोशे दिल है, वालदा का नाम सैयदा फातिमा ज़हरा है, आपकी वलादत शाबान संचार ही में हुई। महावीर रमा साहब ने लिखा आप जवानाने अहले जन्नत के दो सरदारों में से एक हैं। क्या उम्दा लगती है जवानाने अहले जन्नत, क्या उम्दा है हमको बामजा आता है। आप जवानाने अहले जन्नत के दो सरदारों में से एक और गुलजार नबूवत के फूलों में से एक फूल है। कौन हजरत हुसैन, कितना उम्दा है। इमाम रहमान साहब आदमी का जिम्मेदारी है कितना उम्दा। आप सैयदा फातिमा ज़हरा के आपकी वलादत शाबानी, आप जवानाने अहले जन्नत के दो सरदारों में से एक है। मालूम है कि अहले जन्नत के सरदारों में से है आप, अहले जन्नत के दो सरदारों में से एक और गुलजार नबूवत के फूलों में से एक फूल है। आपके ज़ाते गिरामी फ़ज़ाइल अखलाक का मजमूआ थी, जिद्दी नहीं थे, मालूम जिद्दी भी कर दिए। आपकी ज़ाते गिरामी फ़ज़ाइल अखलाक का मजमूआ थे। अरबाब सराह लिखते हैं कि कानर हुसैन रजी अल्लाह तआला कसीर सलात व सौम व हज व सदका व पानी खैर जमीया, यानी हजरत हुसैन रजी अल्लाह तआला अन्हु बड़े नमाजी थे, बड़े रोजेदार थे, बहुत हज करने वाले थे, असीर ऊँटनियाँ साथ रहती थी, पैदल जाते थे, इतने दूर का सफर हज करने के लिए पैदल सफर करते थे, बहुत हज करने वाले थे, बड़े सदका देने वाले थे, तमाम हमारे हसना को कसरत से करने वाले थे। ये हजरत हुसैन बचपन में आपकी तालीम और तरबियत खुद साहब शरीयत नबी रहमत अलैहि व आलिहि सलाम ने फरमाई थी, खुद नबी सल्लल्लाहु अलैहि वसल्लम ने इनकी तरबियत की। क्या तरबियत में कमी छोड़ेंगे। इसलिए उसका यह असर था कि आप बकसरत नमाजें पढ़ते थे हजरत हुसैन, रोजा भी कसरत से रखते थे। तमाम अरबाब सैर आपके कसरत सलाम पर मुत्तफिक हैं, हज भी बकसरत करते थे और अक्सर पापियादा हज हो गए पापियादा। माली एतबार से आपको अल्लाह ने जैसी फराबारी अता फरमाई थी उसी फैयादी से आप अल्लाह ताला के राह में खर्च करते थे, इल्फाक फी सबीलिल्लाह पर भरपूर अमल करते थे, जिनकी तालीम कुरान और हदीस में मौजूद है। ये शेर सलफ, ये सलफ नहीं है ये लोग, इनके अखलाक को इख्तियार करना हम सब लोग ये लाजमी व जरूरी है। कितना बयान करें, आप फरमाते थे लोगों सुनो, लोगों के हाजात का तुमसे मुतालिक होना अल्लाह की नेमतों में से एक नेमत है। तुम्हारे पास हाजात लेके आए थे ये नेमत है, तुमको तो नहीं जाना हो रहा है, इसलिए नेमतों से मलूल ना हो वरना ये निकमत से बदल जाएगी, नेमतों को खर्च करो। फरमाते थे जो दूध बख्शिश करता है वो सरदार हो जाता है, जो दूध बख्शिश करता है वो सरदार हो जाता है, और जो बुख करता है वो जलील हो जाता है। जो सर अपने भाई के साथ भलाई करने में जल्दी करेगा तो कल के दिन अपने इस भलाई का अज्र पाएगा। ये सीरत है कि ये सदक की सीरत यही है, सहाबे इकराम की सीरत यही है। इन चीजों को पेश नजर रखना हम सब लोगों के लिए लाजिम जरूरी है। महाराज सैयदना हजरत हुसैन एक रोज हरम मक्का में हजरत अस्वद को पकड़े हुए ये दुआ कर रहे थे, या अल्लाह आपने मुझ पर इनाम फरमाया मगर मुझे शुक्रगुजार न पाया। इनाम तो किया मैंने शुक्र नहीं अदा किया, मेरी आजमाई की तो मुझे साबित न पाया, मगर इस पर भी आपने نہ اپنی نعمت مجھ سے سلب کی اور نہ مصیبت کو مجھ پر قائم رہنے دیا. یا اللہ یا کریم تو کرم ہی, یا اللہ کریم سے تو کرم ہی ہوا کرتا ہے. یہ ان کے اخلاق. کربلا میں جامع شہادت معمولی ہے, ایسے لوگوں کو شہادت پیش آئی, واقعہ پیش آئے. اس کے بعد بہت سے مانا لکھا ہے بہت. حضرت حسین رضی اللہ تعالیٰ جس روز شہید ہوئے وہ یوم عاشورہ جمعہ کا دن تھا, محرم کا مہینہ ایک سو تھا. رضی اللہ عنہ اب کیا اسباب بھی کیا ہوا. اس کے بعد حضرت حسین ابن علی کے ساتھ 72 آدمی شہید ہوئے. محمد ابن حنفیہ کا بیان ہے کہ آپ کے ساتھ 17 افراد شہید ہوئے اور سب حضرت سیدہ فاطمہ کے اولاد تھے. امت نے ان کے ساتھ یہ معاملہ کیا. ایسے برگزیدہ لوگ یہ امت ان کے ساتھ تھے. انا للہ انا الیہ راجعون. فرماتے ہیں بہت علماء نے لکھا ہے حسین کا قتل بلا شبہ مظلومانہ تھا. لکھ رہے ہیں من حدیث سنت میں غالبی بن تیمیہ لکھ رہے ہیں حضرت حسین کا قتل بلا شبہ مظلومانہ قتل تھا جو ان کے حق میں شہادت علو منزلت اور رفع درجت ہے. جو ان کے حق میں کیا ہے شہادت علو منزلت رفع درجت ہے اور اس راز کا اس کا راز یہ ہے کہ ان کے بھائی کے لیے اللہ کے یہاں سعادت نیک وقتی کا وہ بلند مرتبہ طے ہو چکا تھا جس کے لیے کسی نے کسی طرح بلا اور مصیبتیں گزرنا تھا. اتنا بڑا مرتبہ تھا کہ اس کے لیے کوئی بلا سے گزرنا ضروری تھا. اتنی بڑی بات. مگر ان دونوں کو اپنے دوسرے آلے بیت کی طرح اس کے مواقع نصیب نہیں ہوئے شہادت کے کیوں کی زندگی اسلام عزت و عافیت کی گودی میں بسر ہوئی تھی پر ایک بھائی کی وفات زہر خورانی سے ہوئی. حضرت حسن کو زہر دیا گیا ٹکڑے ٹکڑے ہو گئے تاکہ وہ منصب پر پہنچ جائے. یہ طریق وہ ہے والذین جاہدوا فینا لنهدینہم. یہ جہاد ان کو اضطراری طور سے دیا گیا کہ اس منصب تک پہنچ جائیں بغیر کسی مصیبت سے گزرے ہوئے. کوئی کسی منصب تک نہیں پہنچتا. اس بنا پر ان کو زہر دلایا گیا تاکہ جگر ٹکڑے ٹکڑے ہو گئے. مگر ان دونوں کے لیے اپنے دوسرے اہل بیت کی طرف سے اس مواقع اسی حاصل نہ ہو سکے کہ ان کی زندگی اسلام و عزت و عافیت کی گند ہوئی تھی. بالکل عافیت کے ساتھ تھے. بس ایک بھائی کے وفات زہر خورانی سے ہوئی اور دوسرے کے قتل سے تاکہ اس مصیبت کے سلے میں شہدا کا عائش اور سعودا کی منزلت پا جائے. وہ حضرت حسین کا کچھ سمجھ میں نہ آنا والا سفر اور ابن زیاد کا اس سے بھی زیادہ ناقابل فہم رویہ دونوں تقدیر الہی کے ایک منصوبے کا کرشمہ تھے. اللہ فیصلہ کر رہے ہیں یہ کون مناطق. گویا حضرت حسین کا کچھ نہ سمجھ میں آنا والا سفر سب منع کر رہے تھے کہ گئے. ابن زیاد کا اس سے بھی زیادہ ناقابل فہم رویہ کیوں کیا اس نے. بات یہ تھی دونوں تقدیر الہی کے منصوبے کا کرشمہ تھے جو پہلے سے طے ہو چکا تھا. انا للہ انا الیہ راجعون. اللہ تعالیٰ ان اکابر کے طریقے پر سب ایسی مصیبت آئی لیکن سب نے سکون سے رہے برداشت کیا. وہ بدلہ نہیں سب کچھ ہوا. اس بنا پر اللہ تعالیٰ ہم سب لوگوں کو ان اکابر کے طریق پر رہنے کی توفیق دے. اب یہ ضروری نہیں کہ جان دینے ہی یعنی بلکہ جو ان کی تعلیمات ہیں ان کو تو پیش نظر رکھنا ہم سب کو ہے. عاشورہ کا دن بہت ہی متبرک دن ہے. اس میں روزہ پہلے ہی سے لوگ رکھتے آئے ہیں. حضور اقدس صلی اللہ علیہ وسلم فرمایا کہ میں ایک ہی دن روزہ اگر زندہ رہا تو ایک دن پہلے اور بعد میں نہیں ہو سکا. اس بنا پر جو کر سکے وہ تو دونوں رہے دونوں ملا لیں ایک دن. اور میری رائے یہ ہے اگر کوئی نہ رہ سکے دو دن تو ایک ہی دن رکھ لے. تو میں نے ارادہ کر لیا ہے ایک دن ضرور رکھوں گا اگر یہ طبیعت تھوڑا سا کمزور ہے دیکھ ہی رہے ہیں لوگ. اللہ تعالیٰ مجھے توفیق دے میرے گھر والوں کی توفیق دے کہ اللہ تعالیٰ ان بزرگوں کے سیرت پر چلنے کی توفیق دے. اسی درمیان میں اگر کوئی مصیبتیں آئیں اس پر صبر کرنے کی توفیق دے. دعا کیجیے اللہ تعالیٰ ہم سب کو.